नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिङे गैंडा मारी खाग बिक्री गरेको मुद्दामा दोषी ठहर गर्दै दुईजना तिब्बती नागरिक सहित चारजनालाई कैद सजाय तोकेको छ। उनीहरू दोस्रो पटक कैद सजाय तोकिएका व्यक्ति हुन्। निकुञ्जका प्रवक्ता टीकाराम पौडेलका अनुसार तिब्बती नागरिक काठमाडौँ बौद्ध बस्ने तानसेङ निमा लामालाई 13 वर्षको कैद र 1,00,000 रूपियाँ जरिवाना तोकेको छ। निकुञ्जका प्रमुख संरचना अधिकृत कमल कुँवरको इजलासले सजाय तोकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो। 2068 त्रिवेणी क्षेत्रमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा पक्राउ परेका 1900 तिब्बतकै हिसी लामा प्युठानका महेश केसी नलप्रासीका खुम्राज थापालाई निकुञ्जले सजाय तोकेको हो। हिसी लामालाई 12 वर्षको कैद र 1,00,000 रूपियाँ जरिवाना, केसीलाई 12 वर्ष कैद र 1,00,000 रूपियाँ जरिवाना तथा थापालाई 10 वर्ष कैद र 80,000 रूपियाँ जरिवाना तोकेको निकुञ्जले जनाएको छ। खाग बिक्री गरेको अभियोग प्रमाणित भए 1,00,000 रूपियाँ जरिवाना र 15 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सहकारी प्रशिक्षण तथा डिभिजन काले भरतपुरले सहकारी संस्थाको अनुगमनलाई निरन्तरता दिँदै आएको छ। सहकारी संस्थाको सुधार गर्नको लागि 4 वटा कर्मचारी अनुगमनको लागि खटाइएको सहकारी प्रशिक्षण तथा डिभिजन काले भरतपुरले जनाएको छ। अनुगमनका लागि कालेले 4 वटा क्षेत्र छुट्याएको छ, जसमा पूर्वी चितवनका पेठुवा, चैनपुर, कुमरोज, शक्तिखोर, सिद्धी, कठार, जोटपानी, काउली गाविसमा सहकारी निरीक्षक राजेन्द्र प्रसाद ढकाल, रत्नगर नगरपालिका बच्छौली, कोराग, पदमपुर, लोथर, भण्डारा, वीरेन्द्रनगर, खैरनी र पिपरी गाविसमा सहकारी निरीक्षक मिस्टर बाबु घिमिरे, भरतपुर नगरपालिका, गीतानगर, शिवनगर, फुलबारी, पठियानी, दारीचोक, चढ्ने भन्साङ, दाहखानी, पार्वतीपुर र कविलास गाविसमा रामबाबु पौडेल र मेकौली, दिव्यनगर, शुक्रनगर, घुन्सानगर, मंगलपुर, शारदानगर, जगतपुर, कल्याणपुर, अयोध्यापुरी, बगोडा र गर्दी गाविसमा सहकारी सहायक निरीक्षक हरिप्रसाद तिमनसिंहलाई खटाएको छ। उनीहरूले प्रत्येक हप्ता 3 वटा सहकारीको अनुगमन गरी प्रतिवेदन बुझाउनुपर्ने सहकारी प्रशिक्षण तथा डिभिजनका कार्यालयका प्रमुख केशव बहादुर थापाले जानकारी दिनुभयो। राम्रोसँग चल्न नसकेका 22 वटा सहकारी संस्थाहरूलाई सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले खारेज गर्नको लागि 35 दिने सूचना जारी गरेको छ। नेपाल टेलिकम चितवनले माडीको बाँद्रचुला क्षेत्रमा आजदेखि आफ्नो सेवा विस्तार गरेको छ। विद्युत सुविधा नभएको सो क्षेत्रमा लगभग 12,00,000 लागतमा 140 वटा क्षमताको 40 वटा सोलर प्यानल राखी सेवा विस्तार गरेको हो। स्थानीयले नेपाल टेलिकमको सेवा सो क्षेत्रमा विस्तार गर्न माग गरेपछि प्रमुख जिल्लाधिकारी नरेन्द्र शर्माको विशेष पहलमा जीएसएम मोबाइलको टावर राखिएको टेलिकमले जनाएको छ। टावर राखिएपछि सो क्षेत्रका 22 घरधुरी लाभान्वित हुने टेलिकमको दावी छ। टावर र सोलर स्थानीय निम्न माध्यमिक विद्यालय बाँदरचुलाको छतमा राखिएको छ। टेलिकमले सेवा विस्तार गरेसँगै सो क्षेत्रका स्थानीयवासी हर्षित बनेका छन्। निमावी बाँदरचुलाका प्रधानाध्यापक एसी परियारका अनुसार त्यहाँ यसअघि एनसीएलको सेवा विस्तार भए पनि फोन गर्ने बेला डाँडा कुर्नुपर्ने अवस्था थियो। त्यो समस्याबाट मुक्त भएपछि स्थानीयहरू हर्षित बनेका हुन्। आगामी 24 गते नेपाल टेलिकमको एक टोली सिम वितरण गर्न त्यसतर्फ जाने नेपाल टेलिकम भरतपुर कार्यालयका प्रवक्ता चिरञ्जीवी घिमिरेले बताउनुभयो। सो क्षेत्रमा निकट भविष्यमा नै 3G सेवा पनि विस्तार गर्ने योजना रहेको टेलिकमले जनाएको छ। लामो समयदेखि खानेपानीको अभाव भोगिरहेका रौतहट पराईका बासिन्दाले आज पूर्व पश्चिम राजमार्गमा रित्तो गाग्री प्रदर्शन गरेका छन्। वडा नम्बर 1, 2 र 3 का करिब 250 भन्दा बढ़ीले स्थानीयले बिहान राजमार्गमा रित्तो गाग्री प्रदर्शन गरेका हुन्। पानीको लागि दिनभरि लाम बस्नुपर्ने आफूहरूको पीड़ा राज्यले बुझ्न नसकेको भन्दै उनीहरूले राजमार्गमा प्रदर्शन गरेका हुन्। पहिलेदेखि नै खानेपानीको अभाव झेल्दै आएका क्षेत्रका